जसलाई आफ्नो ठान्थे ओइ थर्कियो भाग्य मेरो सिसाई थर्कियो आँसु तालमा डुबाएर गयो भन्थ्यो सानो तिम्रै हो बाँचु आज मलाई डुबाएर गयो जसलाई आफ्नो ठान्थे ओइ थर्कियो भाग्य मेरो सिसाई थर्कियो आँसु तालमा डुबाएर गयो भन्थ्यो सानो तिम्रै हो बाँचु आज मलाई रुवाएर गयो भन्थ्यो सानो तिम्रै हो बाँचु आज मलाई रुवाएर गयो छै भाकी छु अचानो नि जा Yeah. sonunda.